खबर ज्ञान र मनोरञ्जनको साझा चौतारी रेडियो देउराली 101 मेगाहर्ज। साथ दिन्छु पनि पहिला आभास दिलायो, साथ दिन्छु पनि पहिला आभास दिलायो, आँसुहरूको ल्याप्ची माग्दै विश्वास दिलायो। साथ दिन्छु पनि पहिला आभास दिलायो, आँसुहरूको ल्याप्ची माग्दै विश्वास दिलायो। जब तमसुक बोल्यो एक्लै छोड्ने दोषी हुन्न, जब तमसुक बोल्यो एक्लै छोड्ने दोषी हुन्न। साथ दिन्छु पनि पहिला आभास दिलायो, आँसुहरूको ल्याप्ची माग्दै विश्वास दिलायो। जब तमसुक बोल्यो एक्लै छोड्ने दोषी हुन्न, अदालत गयो धोका अपकाश दिलायो। साथ दिन्छु पनि पहिला आभास दिलायो, आँसुहरूको ल्याप्ची माग्दै विश्वास दिलायो। मायाको याद पनि किन सधैँ आउँछ होला, बरु बुटु फुटे हुन्थ्यो, बरु बुटु फुटे हुन्थ्यो। माया गर्ने मेरो संसार दैवले नै लुटे हुन्थ्यो, माया गर्ने मेरो संसार दैवले नै लुटे हुन्थ्यो। समय जुन कहिले पनि नरोकिने र एकैनाथसँग अघि बढिरहने हुँदा मानिसले समयलाई चिन्नु अति आवश्यक कुरा हो। तर विडम्बनाको कुरा के छ भने, यही समयलाई चिन्न नसकेर धेरै मानिस भुमरीको खाडलमा जागिएका छन्। कहिलेकाहीँ त यस्तो पनि हुँदो रहेछ कि समयले मानिसका खुसीहरू जिन्दगी भरका लागि लुटेर लैजाँदो रहेछ। विपना जस्तै सपनाहरूले पनि आजकोले झस्काउन थालेका छन्। खै के पो अलच्छिन हुँदैछ, पक्कै पनि जीवनलाई अब अशान्तिको जालोले कहिले ननिस्किने गरी ढाक्नेछ। कुहिरोले टपक्क बिहान ढाके जस्तै अनि शान्तपूर्वक आँसुका थोपाहरू तप तप चुहिरहनेछन्, शीतका थोपाहरू जस्तै। कस्तो रुन्छे जीवन, जाडोले मुटु थर थर कापिरहँदा पनि एउटै चिन्ता, जसो तसो उभिएको प्रेमको घरलाई यो पापिष्ट मङ्सिर महिनाले छेद विच्छेद बनाइदिने त होइन भन्ने भयङ्कर ठुलो त्रास जन्मिएको छ मनमा। ठुलो सहरको बीचमा चारैतिर झिलिमिली बत्तीहरू बलिरहँदा यही झिलिमिली बत्तीहरूमा मबाट पराई हुन लागेकी तिमी, शब्दहरूले उगट्ने भन्दा कैयौं बढी बधाई तिमीलाई। जसरी रातलाई अझै अँध्यारो बनाउन लोडसेडिङ नगरी देश चल्दैन, त्यसरी नै मेरो साथबाट न अलग्गिएसम्म तिम्रो जीवन खोसी हुँदैन। आफ्नो प्रेमको चिहान आफै किन खन्यौ भनेर नभन्नु, किनकि तिमीलाई अर्कैसँग सुम्पिँदा मेरा आफ्ना रमाइला पलहरू मात्र गुमाउनेछु। यदि त्यसो नगरेमा तिम्रो जिन्दगीका रमाइला पलहरू हराउनेछन् सदाका लागि, जुन म चाहन्न। त्यसैले त यो निर्णयमा पुग्दैछु। यो दर्दनाक मङ्सिर समयमा कुन प्रेमी प्रेमिकाको मन खिन्न नहोला, कसका आँखा रसाउँदैनन् होला, उतार चढावले कसको मन छटपटाउन्न होला, पग्लन्न होला, र पनि आशाहरू सधैँ बाँकी रहँदा रहेछन्। कृष्ण धरावासीको राधा उपन्यासमा बिछोडिएकी राधाको सम्झनामा कृष्णले त्यही भगवानको फोटो छुँदै भनेका थिए, यदि तिमीले हामी प्रति माया गर्यो भने हाम्रो मिलन अवश्य हुनेछ, हाम्रो डुब्न लागेको मायामा खुसीका किरणहरू फेरि उदाउनेछन्, दुःख र वेदनाका आँसुहरू हर्ष र उल्लासका आँसुहरूमा परिणत हुनेछन्, अनि सबैले थाहा पाउनेछन् प्रेमको शक्ति। यदि होइन भने म तिम्रो भक्त होइन। कतिपटक मुर्दा जीवन काटेको छु जिन्दगीमा, याद बेसी आँसुहरू साटेको छु जिन्दगीमा। कतिपटक मुर्दा जीवन काटेको छु जिन्दगीमा, याद बेसी आँसुहरू साटेको छु जिन्दगीमा। नसोध्नु कसैले प्रेम कस्तो हुन्छ भने, त्यही प्रेमले गर्दा आज फाटेको छु जिन्दगीमा। कति पटक मुर्ता जीवन काटेको छु जिन्दगीमा, याद बेसी आँसुहरू साटेको छु जिन्दगीमा। जिउन गाह्रो हुन्छ मलाई तिमी बिना यहाँ, जिउन गाह्रो हुन्छ मलाई तिमी बिना यहाँ, तड्पिन्छु म छाती जलाई, तड्पिन्छु म छाती जलाई तिमी बिना यहाँ। मायाको याद पनि किन सधैँ आउँछ होला, बरु मुटु फुटे हुन्थ्यो, बरु मुटु फुटे। तिमीले वर्षौँ अघि दिएको एउटा पुस्तक र एउटा फुलको सम्झना छ मलाई। फुल त भइरहेसक्यो तर पुस्तक भने जस्ताको तस्तै छ। पढ्न खोज्छु ती अक्षरहरूमा तिम्रै रूप चलचले देख्छु म। आफ्नै जीवनको फ्ल्यासब्याकमा जाँदा कम्तीमा 50 गुणा पढिरहे म र सुकाकुल भइन्। आफ्नै जीवनमाथि आफ्नो जीवनको पहिरो गयो, मनको नदीमा मनको पहाड खस्यो र आँसु बग्न थाल्यो। यसो सोच्दा श्वास फेर्न जस्तो सजिलो अरू केही हुँदैन क्यारे जस्तो लाग्छ। भर्खरै जन्मिएको बालकले पनि कति सहजै फेरिरहेको हुन्छ श्वास। पौडँदै गरेका माछाहरूले, उड्दै गरेका चराहरूले, फुलहरूले, पातहरूले पनि कति सहजै फेरिरहेका हुन्छन् श्वास। र फेरि गहिरिएर सोच्दा श्वास फेर्न जस्तो अप्ठ्यारो पनि अरू केही हुँदैन रहेछ। जिन्दगीको दौड जित्न दौडँदा दौडँदै मान्छे सानोभन्दा सानो कारणले जिन्दगीको खेल मैदानमा लड्न पुग्छ र श्वास फेर्न सक्दैन। लेख्दा लेख्दै, गाउँदा गाउँदै, हिँड्दा हिँड्दै र दुनियाँलाई जित्दा जित्दै संसारको सबैभन्दा शक्तिशाली मान्छे पनि फेरिरहेकी श्वास पुनः फेर्न सक्दैन। हरियो रुख सुक्छ, फुलिरहेको फुल झर्छ, श्वास फेराएको लामो अनुभवले पनि धोका दिन्छ एक दिन। सबैभन्दा सजिलो नै सबैभन्दा गाह्रो भइदिन्छ। अहिले बल्ल हेक्का हुन्छ, बिर्सन्थ्यो मलाई आफ्नो जीवन, एउटा रङ्गहीन जीवन। यदि रङ्गहीन नै हुनु थियो भने बरु पानी जस्तै पारदर्शी र आकाश जस्तो अनन्त भएर रङ्गहीन भइदिएको भए पनि त हुन्थ्यो। त्यसैले त मलाई मेरै प्रेम र चेतनाले बिर्सनबाट रोकिरहेका छन्। कस्तो गाह्रो यो दुनियाँमा बिर्सिरहन भन्दा सम्झिरहन पो गाह्रो हुँदो रहेछ कसैलाई। जसो तसो दुई छाक खाएर बाँचेको म आफ्नो सम्पूर्ण जीवन बिर्सिएर त्यही रमाइलो प्रेम सम्झनु थियो मलाई, र त्यही दैवले गरेको भाग्य पछ्याउनु थियो जुन मैले जन्मदेखि गर्दै आएँ र त्यसलाई मृत्युसम्म प्राथमिकता दिइरहनेछु। तिमीले रुवायो या दैवले रुवायो, प्रेमले कति पटक भगवान सुहायो। तिमीले रुवायो या दैवले रुवायो, प्रेमले कति पटक भगवान सुहायो। जति भेटिन्छन् मन्दिर त्यहाँ तिम्रै नाम चढाउँथे, म हारेको होइन कसैले हार खुवायो। तिमीले रुवायो या दैवले रुवायो, प्रेमले कति पटक भगवान सुहायो। दैव पनि स्वार्थी भए किन मायामा, दैव पनि स्वार्थी भए किन मायामा, जहाँ पनि मेरो माया, जहाँ मायाको याद पनि किन सधैँ आउँछ फुटे। जीवनको अप्रिय घटना रातारात हुँदाखेरि, दुःख दर्द वेदना साटासाट हुँदाखेरि, तिम्रा पनि पाउहरू रोकिएलान् कहाँ, फलानो त मर्यो रे भन्दै भागा भाग हुँदाखेरि। मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेको यो मुक्तकसँगै म आजको कार्यक्रम सुरुवात गरेँ। कसैको सम्झनालाई मनमा अल्झाउँछ, एकैछिनमा जान्छ तर तहल्का मचाउँछ, आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो, याद बल्झाउँछ। कसैको यादसँगै बाँचिरहनु भएको तपाईँ, अझै पनि उसैलाई माया साँचिरहनु भएको तपाईँ, अनि प्रेमद्वारा छेद विच्छेद मन जसो तसो भए पनि गाँसिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महेश भुषाल। आज पनि लाखौं प्रेमीहरूको मनलाई एउटै आवाजद्वारा चस्काउन आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै। विषय फरक होला तर बहाना एउटी हो, पुराना याद बल्झाउने चाहना एउटी हो। लौ आउनुहोस्, स्टुडियोको नम्बर खुला छ, सधैं जस्तै हाम्रो ठेगाना एउटी हो। नमस्कार, सुस्वागतम। कार्यक्रम नमेटिने यादको 30 श्रृङ्खलामा तपाईँलाई स्वागत छ। रेडियो देउराली अर्का खाँचीको उत्पादन कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। र यतिखेर रेडियोको यो प्राविधिक कक्षमा हुनुहुन्छ लक्ष्मण घिमिरे, सँगसँगै आवाजमा छु म महेश भूषाल। र पुराना यादहरू बजाउने हाम्रो यो सानो प्रयासमा तपाईँले हामीलाई सुनेर साथ दिइरहनु भएको छ। ढुक्क हुनुहोस्, अबको 45 मिनटको यो समय तपाईँले कार्यक्रम सुनिरहँदा यो समय सकिसकेपछि 45 मिनट फोकटमा खेर गयो भन्नुपर्ने अवस्थामा तपाईँले आउन दिन्न म। केही उपलब्धि पुनः बनाउनेछु म तपाईँलाई यो समय अवधिभर। कार्यक्रम हो नमेटिने याद, जसमा हामी तपाईँका साहित्यिक रचना, गजल अथवा मुक्तकहरू तपाईँकै आवाजमा सुन्छौँ। सँगसँगै प्रत्येक हप्ता प्रेमका विभिन्न विषयमा रहेर कुराकानी गर्छौँ र तपाईँले पठाएका साहित्यिक रचनाहरूलाई पनि कार्यक्रममा स्थान दिने गर्छौँ। जसले पहिलोपटक सुन्दै हुनुहुन्छ कार्यक्रम, उहाँहरूको लागि केही कुरा जानकारी गराएँ मैले। र 0774-43-81 यो नम्बर हामीले खुला गरिसकेका छौँ। कसैलाई सुनाउनको लागि मात्र नभएर जित्ने लक्ष्यका साथ आउनुहोला। तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौँ र उहाँले पाउनुहुनेछ एनटिसी गुरु 100 बराबरको रिचार्ज कार्ड। र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धि खर्ग छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ डकुमेन्ट स्क्यानिङ, इन्टरनेट फोन सेवा, साइबरको व्यवस्था, सँगसँगै सस्तो वाइफाई सेवा पनि सुचारू हुँदैछ त्यहाँबाट। र तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसीको रु 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिसोङको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ। र त्यहाँको प्रोपराइटर हुनुहुन्छ उमेश गैरे। र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले छान्नुपर्ने हुन्छ र गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ र उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना सँगै जिउने मर्ने कसम साँचियो उसैलाई, हाम्रो माया गई आज भाँचियो उसैलाई, बीच बाटोमै छोडी गयो कसैलाई रोजी उसले, सारा मनका इच्छाहरू टाँसियो उसैलाई, सँगै जिउने मर्ने कसम साँचियो उसैलाई, हाम्रो माया गई आज भाँचियो उसैलाई। बधाई छ अर्घाखाँची पालीको साथी झरना थापालाई, उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ, सँगसँगै उहाँले जित्नुभएको छ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड। सौजन्य गरेको छ उमेश कनेक्सनले। त्यसै गरी तपाईँ कार्यक्रम सुनिरहनु भएको छ तर कार्यक्रममा फोन लागिरहेको छैन अथवा तपाईँ साहित्यिक रचनाहरू लेख्न जान्नुहुन्न भने एसएमएस अनलाइन मार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, जसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, LISTN लेसन टाइप गर्नुहोस्, एकैस्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बाबत 2 साथीले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड। र एसएमएस अनलाइनमा रिचार्ज कार्ड सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्नासु सेन्टर, जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पाडी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र सँगसँगै पर्सहरू र कोरियन बेडको बिक्री वितरण पनि गरिन्छ। र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075 र त्यहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोसिया नेपाली। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल, जुन सन्धिखेरको नौ चुत्रा बेसी भूषाल बुकसँगै सटेको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। र जहाँको प्रोप्राइटर हुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471-82921, 98473-96641 र 98440-40663। के गर्दै हुनुहुन्छ कुनै, कति सुतिसक्नुभयो कि? मङ्सिर महिनाको यो समय प्रेमीहरूको शत्रु हो भन्छन्, यही मङ्सिर महिनाकै कारण धेरै प्रेमहरू छुट्छन्। र पनि चिन्ता नगर्नुहोस्, तपाईँको घाउमा मलम लगाउने प्रयासमा म रहनेछु, तपाईँसँग केही हदसम्म भए पनि त्यो मन बुझाउने प्रयास गर्नेछु। आजको विषयमा एकैछिनपछि छलफल गरौँला, त्योभन्दा अगाडि पहिलो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अर्घाखाँचीको डिबर्नामा हजुर बस्दै हुनुहुन्छ? कार्यक्रम सुनिरहनु भएको छ? हजुर। अनि के छ आजको प्रस्तुति तपाईँको? मुक्तक। हवस्, सुरुवात गर्नुहोस्। बारुदको गलीसँगै षड्यन्त्रको बोली देख्दैछु, बारुदको गलीसँगै षड्यन्त्रको बोली देख्दैछु, शान्ति भूमि नेपालमा रगतको खोली देख्दैछु, लुकाउन अस्मितालाई च्यातिएको चोली देख्दैछु, कहिले होला विकास यहाँ नेताहरूको टोली देख्दैछु, बारुदको गलीसँगै षड्यन्त्रको बोली देख्दैछु। हजुर, खै यो नेपालमा शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्रभित्रै रोला। खै यो नेपालमा शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्रभित्रै रोला। कति वर्ष फेरिए तिनै दिनको पर्खाइमा, जहाँ तैँ भेटिन्छन् तिनै बमका झोला। खै यो नेपालमा शान्ति कहाँ होला, हाँस्ने छैन जनता बरु भित्रभित्रै रोला। शारदाजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नुहोला। नमस्ते। नमस्ते। शारदामुखी आउनुभएको थियो डिभर्नाबाट, उहाँ पनि गइसक्नुभएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ, सम्बन्धमा विश्वास हुँदाहुँदै पनि किन त्यो विश्वास निश्चित समयमा गएर विलाप हुन्छ होला। जिन्दगी सम्झौता गर्नुपर्ने बाध्यता हो, यही कुरालाई विवाहसँग जोडेर हेर्ने हो भने पनि विवाह त झनै सम्झौता हो। कयौँ वर्षसम्म बेग्ला बेग्लै संस्कार सिकेर हुर्किएका दुईजना अब एउटै छानोमुनि र एउटै बिछौनामा अटाउने कुरा त्यति चान्चुले होइन। एक आपसमा विचार नमिल्न सक्छन्, व्यवहार नमिल्न सक्छन् अनि संस्कार नमिल्न सक्छन्। चुम्बकका पनि विपरीत ध्रुवहरू एक आपसमा आकर्षण हुन्छन्, ठिक त्यसरी नै मान्छे पनि आकर्षित भइरहेको हुन्छ। तर मान्छेमा चाहिँ विकर्षण पनि हुन्छ जुन चुम्बकमा हुँदैन। पछिल्लो समयमा वैवाहिक सम्बन्धमा अधिकांशको अपारदर्शिताले व्यापक ठाउँ गटेको हुन्छ। उसको मोबाइलमा साँझतिर कसैको मिसकल आओस्, अरू त के चाहियो र झगडाको बिउ नै त्यहीँबाट सुरु हुन्छ। जति सम्झाउन खोजे पनि सम्झाउनै सकिन्न। को हो, के हो, किन मिसकल गरेको, नम्बर कसरी पायो भन्ने जस्ता प्रश्नहरू एकैपटक भार भारती आउँछन्। अनि यही हो आशंका, अनि यही हो विश्वासको कमी। सबैभन्दा ठुलो कुरा त विश्वास पो हो त। एउटा पत्थरलाई विश्वास गरियो भने त्यही पत्थर देवता भन्छ, र विश्वास गरिएन भने साधारण मूर्ति। जसले जेसुकै भनोस्, जसरी यो पृथ्वी घुमिरहेछ यसमा पनि विश्वास बाँधिएको छ। मान्छेहरू एक आपसमा सम्बन्ध स्थापित गर्छन्, यसलाई पनि विश्वासले नै पछ्याइरहेछ। यानि कि सम्बन्धमा विश्वास हुन्छ, जस्तो कि जसलाई हामीले देखेका छैनौँ र पनि विश्वास गर्छौँ। सम्बन्धको विश्वासबारे एउटा उदाहरण म एकैछिनपछि जोड्नेछु। यतिखेर कार्यक्रमको दोस्रो सहभागी साथी फोन सम्पर्कमा हुनुहुन्छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? म यशोदा बस्याल, पाल्पादेखि। यशोदाजी पाल्पाबाट है? हजुर। निकै लामो समय पछि कुराकानी भयो तपाईँसँग, के गर्दै हुनुहुन्छ पाल्पामा? मैले अहिले के अनि र यस्तै स्टडी प्लस टिचिङ। अनि कार्यक्रम सुनिरहनु भएको छ? सुनिरहेछु। अनि कसरी बिताउँदै हुनुहुन्छ कुनै दिनहरू? दिनहरू त त्यही हो, स्कुल जाने है, 10-4 पिएम बिजी भइन्छ के रे। ए, तपाईँ अध्यापन अध्यापन गर्नुहुन्छ है? हजुर अध्यापन। अनि के छ आजको प्रस्तुति तपाईँको? आज मेरो गजल छ है, यो मक्सिर महिनालाई समेटेर लेखिएको एउटा लगन सन्धि गजल छ है। हवस् हवस्, सुरुवात गर्नुहोस्। सुरु गरौँ है त। हवस्, धन्यवाद। माग्न आउँदा शिष्टाचार बोली दिए पुग्छ, माग्न आउँदा शिष्टाचार बोली दिए पुग्छ, चिनोको रूपमा एउटा झोली दिए पुग्छ, चाहिँ नभो हिरामती सुन चाँदिहार, चाहिँ नभो हिरामती सुन चाँदिहार, सिन्दुर पोते चुरागुन्यु चोली दिए पुग्छ, माग्न आउँदा शिष्टाचार बोली दिए पुग्छ, सोर्लन मेरा बुवामाले, सोर्लन मेरा बुवामाले के थियो र नाता, सोर्लन मेरा बुवामाले के थियो र नाता, नडराई मनका कुरा खोली दिए पुग्छ, सिन्दुर पोते चुरागुन्यु चोली दिए पुग्छ, श्रृङ्गारले सजिएर घुम्टो भित्र बस्दा म, श्रृङ्गारले सजिएर घुम्टो भित्र बस्दा म, मोटर कार चाहिँदैन डोली दिए पुग्छ, नडराई मनका कुरा खोली दिए पुग्छ, हुर्की बढी छोरी भन्छन्, हुर्की बढी छोरी भन्छन्, डरै डर्छ मनमा चिन्ता, हुर्की बढी छोरी भन्छन्, डरै डर्छ मनमा चिन्ता, तिम्रो मेरो दुई आत्मालाई भोलि दिए पुग्छ मोटर कार चाहिँदैन डोली दिए पुग्छ नडराई मनका कुरा खोली दिए पुग्छ माग्न आउँदा शिष्टाचार बोलि दिए पुग्छ सिन्दुर पुते चुरा गुन्यु टोली दिए पुग्छ हजुर धन्यवाद मङ्सिर महिनाले धेरैलाई रुवाउँछ भन्छन् कति पटक त्यही तस्विर सुहाउँछ भन्छन् मङ्सिर महिनाले धेरैलाई रुवाउँछ भन्छन् कति पटक त्यही तस्विर सुहाउँछ भन्छन् मङ्सिर महिनामा मन खोल्ने भन्नुभयो तपाईँ मङ्सिर महिनामा मन खोल्ने भन्नुभयो तपाईँ तर आँखाभरि आँसु नै सुहाउँछ भन्छन् मङ्सिर महिनाले धेरैलाई रुवाउँछ भन्छन् कति पटक त्यही तस्विर सुहाउँछ भन्छन् यसो दाजी छुटिन्छौँ फेरि फेरि पनि आउँदै गर्नु होला नमस्ते यशोदा बस्याल पाल्पाबाट आउनुभएको थियो उहाँ पनि गइसक्नु भएको छ यसै गरी म तपाईँले पठाएका साहित्यिक रचनाहरूलाई पनि कार्यक्रममा स्थान दिन चाहन्छु गजल पठाउने साथी हुनुहुन्छ रमेश पाण्डे भगवती पाँच अर्घाखाँसीको साथी तिम्रै हातले बिस बरु पिलाइदिए हुन्छ पीडा मुक्त स्वर्गतिरै मिलाइदिए हुन्छ तिम्रै हातले बिस बरु पिलाइदिए हुन्छ पीडा मुक्त स्वर्गतिरै मिलाइदिए हुन्छ कति बाँच्नु दुःखका दिन तडपिएर यहाँ कति बाँच्नु दुःखका दिन तडपिएर यहाँ लोभ छोप प्रेम मुक्ति दिलाइदिए हुन्छ पीडा मुक्त स्वर्गतिरै मिलाइदिए हुन्छ समस्या नै नभएको अर्कै जिन्दगीमा समस्या नै नभएको अर्कै जिन्दगीमा सुख खोज्ने अश्रुधारा बिलाइदिए हुन्छ लोभ छोप प्रेम मुक्ति दिलाइदिए हुन्छ भोलि फाट्ने घाउ सम्झी दुख्छ आजैदेखि भोलि फाट्ने घाउ सम्झी दुख्छ आजैदेखि नफाटोस् भो मनको बाँध सिलाइदिए हुन्छ तिम्रै हातले बिस बरु बिलाइदिए हुन्छ पीडा मुक्त स्वर्गतिर मिलाइदिए हुन्छ रमेश पाण्डे भगवती पाँच अर्घा खाँचीका मित्रको गजल त्यसै गरी अर्को मुक्तक रहेको छ विकास भूषाल डिबर्ना तीन अर्घाखाँसीका मित्रको एक्लो बनाएर कसैलाई हराउँदैछ मान्छे पुरानो भुली नयाँ मन पराउँदैछ मान्छे एक्लो बनाएर कसैलाई हराउँदैछ मान्छे पुरानो भुली नयाँ मन पराउँदैछ मान्छे फसाएर प्रीतसँगै एक्लो पारी जिन्दगीमा कसैलाई बाँच्नु नमर्नु गराउँदैछ मान्छे एक्लो बनाएर कसैलाई हराउँदैछ मान्छे पुरानो भुली नयाँ मन पराउँदैछ मान्छे विकास भूषाल डिबर्ना तीन अर्घाखाँसीका मित्रको कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँगै कुराकानी गर्छु हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गुर्मीको पिपल धारादेखि सुशील थापा मुस्कान गुर्मीबाट पिपल धारादेखि सुशील थापा मुस्कान सुशील थापा है के गर्दै हुनुहुन्छ सुशील थापाले गुर्मीमा बसेर घरसी काम गर्दै कार्यक्रममा पहिलो पटक सहभागिता है तपाईँको हजुर अनि रेडियो सुनिरहनु भएको छ अनि चिसो कतिको बढेको छ गुर्मीतिर एकदम छ है हवस् विषयतर्फ जाउँ के छ प्रस्तुति आजको तपाईँको हवस् सुरुवात गर्नुहोस् माया के हो भन्छौ काली थाहा छैन अर्थ माया के हो भन्छौ काली थाहा छैन अर्थ माया दुई अक्षरको शब्द हो कति हानि गर्छ माया दुई अक्षरको शब्द हो कति हानि गर्छ माया माया गर्नु सबैलाई प्रेम गर्नु एउटैलाई माया गर्नु सबैलाई प्रेम गर्नु एउटैलाई धोका दिई कुन मुठमा सर्छ माया धोका दिई कुन मुठमा सर्छ माया माया गर्नु सबैलाई प्रेम गर्नु एउटैलाई एउटा माया दुईटा छाया नहोस् कहिले पनि एउटा माया दुईटा छाया नहोस् कहिले पनि छुट्टिएर दायाँ बायाँ नहोस् कहिले पनि एउटा माया दुईटा छाया नहोस् कहिले पनि छुट्टिएर दायाँ बायाँ नहोस् कहिले पनि आउन सक्छन् बाधाहरू पत्थर बनेर तर प्रेम गर्ने आत्मा नरोस् कहिले पनि एउटा माया दुईटा छाया नहोस् कहिले पनि छुट्टिएर दायाँ बायाँ नहोस् कहिले पनि सुशीलजी छुटिन्छौँ फेरि फेरि पनि आउँदै गर्नु होला नमस्ते सुशील थापा आउनुभएको थियो गुल्मीबाट उहाँ पनि गइसक्नु भएको छ सँगसँगै म तपाईँका साथी रचनाहरूतर्फ जान चाहन्छु गजल पठाउने साथी हुनुहुन्छ विकास सुनुवार वाङ्ला साथ अर्घाखाँसीका मित्रको तिम्रो तस्विर छातीमा टाँसेर बसेको छु कहिले रोएर बसेको छु कहिले हाँसेर बसेको छु तिम्रो तस्विर छातीमा टाँसेर बसेको छु कहिले रोएर बसेको छु कहिले हाँसेर बसेको छु थाहा छैन मलाई पनि मायामा के हुन्छ थाहा छैन मलाई पनि मायामा के हुन्छ तिमीलाई नै सुटुक्क मन साटेर बसेको छु कहिले रोएर बसेको छु कहिले हाँसेर बसेको छु हाम्रो प्रेमको कहानीले बर्सात पनि रुने गर्छ हाम्रो प्रेमको कहानीले बरसात पनि रुने गर्छ, यस्तै यस्तै माया तिमीलाई गाँसेर बसेको छु, तिमीलाई नै सुटुक्क मन साटेर बसेको छु। तिमी उता झ्यालबाट बाटो हेरी कुरिरहन्छौ, तिमी उता झ्यालबाट बाटो हेरी कुरिरहन्छौ, म भने यादमा दिन काटेर बसेको छु, तिम्रो तस्विर छातीमा टाँसेर बसेको छु, कहिले रोएर बसेको छु, कहिले हाँसेर बसेको छु। विकास सुनवार वाङ्ला साथ अर्घाखाँसी हाल इन्डिया लेख्नुहुन्छ। त्यसै गरी अर्को मुक्तक रहेको छ तुलसीराम पौडेल ढिकुरा साथ अर्घाखाँसीका मित्रको। तिम्रो तस्विर च्यातिएर फाल्न नपरोस्, आगो लगाई कहिले पनि बाल्न नपरोस्। तिम्रो तस्विर च्यातिएर फाल्न नपरोस्, आगो लगाई कहिले पनि बाल्न नपरोस्, कल्पिएर तिम्रो यादमा दिन बिताउँदा च्यातिएर मन फेरि टाल्न नपरोस्, च्यातिएर मन फेरि टाल्न नपरोस्। तुलसीराम पौडेल टेकुरा साथ अर्घाखाँची हाल सन्धी खर्क लेख्नुहुन्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? पाल्पादेखि लीला थापा। पाल्पाबाट? लीला थापा। लीला थापा है, तपाईँ पनि कार्यक्रममा पहिलो सहभागिता है? हजुर। के गर्दै हुनुहुन्छ पाल्पामा? कार्यक्रम सुन्दै बस्दै। कार्यक्रम सुनिरहनु भएको छ? हजुर। अनि के छ तपाईँको प्रस्तुति आजको? गजल। हवस् सुरुवात गर्नुहोस्। अर्कैसँग पिरतीको फल फलाएर गयो, सलाइकोरी मेरो हातमा जलाएर गयो, माया गर्छु भनी मलाई झिठो बाचा दिलायो, जाली रहेछ तिमी मलाई चलाएर गयो, उखेल उखेल्यो मेरो प्रेम जराईबाट सदाको लागि, म ओलिएर जाँदा तिमी पलाएर गयो, जिन्दगीको गोरेतोमा सँगसँगै कातोला भनी अन्त्यबाट मर्यो मर्यो मलाई मर्यो मलाई गलाएर गयो, एउटै मुटु एउटै धड्कन भन्छु आफै, आफ्नै मान्छेले मन अन्त्य साटेपछि अर्थ हुन्न, तरबारले नै त्यो शरीर काटेपछि अर्थ हुन्न। आफ्नै मान्छेले मन अन्त्य साटेपछि अर्थ हुन्न, तरबारले नै त्यो शरीर काटेपछि अर्थ हुन्न। तपाईँलाई साथी कसले छलाएर गए होला, आफ्नै मनलाई पनि त साथी डाँटेपछि अर्थ हुन्न। आफ्नो मान्छेले मन अन्त्य साटेपछि अर्थ हुन्न, तरबारले नै त्यो शरीर काटेपछि अर्थ हुन्न। लीलाजी छोडिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। पाल्पाबाट आउनुभएको थियो लीला थापा, उहाँ पनि गइसक्नु भएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ, सम्बन्धमा विश्वास हुँदाहुँदै पनि किन त्यो विश्वास निश्चित समयमा गएर विलाप हुन्छ होला। एउटा उदाहरण जोड्न चाहन्छु म यहाँनिर, नरिसाउनुहोला। एउटा प्रश्न सोध्छु म तपाईँलाई, तपाईँको बुबाको हो स्वाभाविक रूपमा एकजना मान्छेको आकृति सम्झनु भयो होला तपाईँले, उहाँ नै मेरो बुबा हो भनेर। अब मलाई भन्नुहोस्, उहाँ नै तपाईँको बुबा हो भन्ने आधार के? न तपाईँको बुबा अरू नै पो हो कि? यदि तपाईँ उहाँ नै मेरो बुबा हो भन्ने आधार डिएनए हो भन्नुहुन्छ भने, के डिएनए परीक्षण गरेर मात्रै उहाँलाई बुबा भन्न थाल्नु भएको हो र? होइन नि, तपाईँले त सानैदेखि उहाँलाई बुबा भन्न थाल्नुभएको हो। त्यो किनभने जति बेला तपाईँ तोते बोली बोल्न सिक्दै हुनुहुन्थ्यो त्यति बेलाबाटै आमाले बुबा भन्दै उहाँतिर औँला तेर्साउनु भयो, अनि तपाईँले पनि विश्वास गर्नुभयो। होइन र, मैले तपाईँलाई यति भन्नुको अर्थ सम्बन्धमा विश्वास हुनुपर्छ भन्ने नै हो, किनकि विश्वास उडेपछि सम्बन्ध सम्बन्ध जस्तो नै हुँदैन। अचेल धेरैले आफ्नो श्रीमान या श्रीमतीलाई विवाह अघिको सम्बन्धको बारेमा भन्यो भने घर बिग्रिन्छ भनेर त्यस्तो कुरा त लुकाउनु पर्छ भनिरहेका हुन्छन्, जुन 100% गलत हो। बरु यसरी लुकाइएको कुरा कुनै न कुनै दिन उसले थाहा पायो भने सम्बन्ध नै ध्वस्त हुन सक्छ। त्यसैले विवाह अघिको त्यो सम्बन्धलाई सामान्य सम्बन्ध जस्तो गरी भए पनि बताइदिनुहोस्, जसले गर्दा विश्वास बढ्छ एकअर्कामा। जिन्दगी लामो छ, यसरी जीवन जिउँदा गल्ती कसले गर्दैन र? त्यसलाई प्रायश्चित जसले गर्छ त्यही नै महान हुन्छ। हामी आजको विषयसँगै छौँ, तपाईँ हुनुहुन्छ आजको कार्यक्रमसँगै, हामी छौँ तपाईँसँग, तपाईँ हुनुहुन्छ हामीसँग। कार्यक्रमको 30 श्रृङ्खलामा छौँ हामी। पालो हो तपाईँको डायल गर्नु 077-420-381 बाटो। हामी अन्तिम सहभागी साथीलाई लिने तयारीमा छौँ। यदि उत्कृष्ट हुनुभयो भने तपाईँले पाउनुहुनेछ एनटिसी ग्रुप साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले। त्यसै गरी एसएमएस अनलाइनमा सहभागिता जनाए बाबत डिबर्ना सु सेन्टरले एउटा रिचार्ज कार्ड सौजन्य गरेको छ, जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली त्यसै गरी श्रीराम अर्घाखाँची सुनसाँदी पसलले पनि एकवटा रिचार्जकार सूचना गरेको छ जहाँको प्रोपराइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी आजको अन्तिम सहभागी साथी को हुनुहुन्छ आउनुहोस् उहाँलाई पनि स्वागत गरिहालौँ हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हिमेन्द्र पौडेल गर्सिङदेखि छ के भन्नुभयो हिमेन्द्र पौडेल हिमेन्द्र पौडेल है हजुर गुरुसिङीबाट भन्नुभयो हजुर हजुर के गर्दै हुनुहुन्छ त्यतिकै खाली बस्ने यतिकै बस्दै हुनुहुन्छ है हजुर अन्तमा छौँ के छ आजको प्रस्तुति तपाईँको एउटा सानो भावना छ दाजु भावना हजुर हवस् हवस् सुरुवात गर्नुहोस् जुन बिनाको रात कस्तो देखे पछि थाहा भयो जुन बिनाको रात कस्तो देखे पछि थाहा भयो वियोगको शब्द कस्तो लेखे पछि थाहा भयो वियोगको शब्द कस्तो लेखे पछि थाहा भयो आँसुको स्वाद कस्तो पिए पछि थाहा भयो आँसुको स्वाद कस्तो पिए पछि थाहा भयो एक्लै बाँच्न कति गाह्रो जिए पछि थाहा भयो एक्लै बाँच्न कति गाह्रो जिए पछि थाहा भयो तर्को घामको पीडा तर्को घामको पीडा मरुभूमिमा ढलेसी थाहा भयो तर्को घामको पीडा मरुभूमिमा ढलेसी थाहा भयो पत्थरको सारो स्पर्श आफू गलेसी थाहा भयो पत्थरको सारो स्पर्श आफू गलेसी थाहा भयो हजुर दाजु रुनेर रुवाउने रीति यस्तै छ रुन्न भन्दा रुनै पर्ने थिति यस्तै छ रुनेर रुवाउने रीति यस्तै छ रुन्न भन्दा रुनै पर्ने थिति यस्तै छ नबुझेर हो कि त नचाहेर हो रोइरहने मान्छे बिना सित्ती यस्तै छ रुने र रुवाउने रीति यस्तै छ रुने र रुवाउने रीति यस्तै छ हिमेन्द्रजी छुटिन्छौँ फेरि पनि आउँदै गर्नु होला नमस्ते नमस्ते हिमेन्द्र पौडेल आउनुभएको थियो गुरुसिङीबाट तपाईँलाई म एउटा अनुरोध गर्न चाहन्छु यो कार्यक्रममा गजल अथवा मुक्तक मात्रै लिएर आइदिनुहोला भावनाहरू लिएर नआइदिनुहोला म सुरुवातमा भन्ने गर्छु गजल अथवा मुक्तकहरू मात्रै लिएर आइदिनुहोला र हामी एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ अवश्य हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदिनौँ हामी तपाईँलाई भनिरहेका छौँ मोबाइलको म्यासेज बक्समा जानुहोस् यसलाई एसडिएन लेसन टाइप गर्नुहोस् एक्सप्रेस हुनुहोस् आफ्नो नाम र पुरा ठेगाना लेखी 9875783383 एसएमएस गर्नुहोस् एसएमएस गरेको अब डिबर्ना सु सेन्टर र श्रीराम अर्घाखाँची सुनचाँदी पसलले एक एकवटा रिचार्ज कार्ड स्पोन्सर गरेका छन् जहाँका प्रोप्राइटरहरू रहेका छन् डिबर्ना सु सेन्टर कमल नेपाली र कोसिला नेपाली त्यसै गरी श्रीराम अर्घाखाँची सुनचाँदी पसलका प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद हामी एकैछिनपछि आउनेछौँ स्वागत छ तपाईँलाई कार्यक्रममा निदाइसक्नुभयो कि कार्यक्रम सुनिरहनु भएको छ कुन्नी आजको कार्यक्रमको 45 मिनट हामीले पार गरिसकेका छौँ र म एसएमएस अनलाइनको रिजल्टतर्फ लाग्न चाहन्छु आज एसएमएस अनलाइनमा 177 एसएमएस हामीलाई प्राप्त भए म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हरिचार्ज कार्ड पाउने साथीको नाममा वाचन गर्दैछु। बधाई छ कल्पना अधिकारी अर्घाखाँची खिदिमको साथी। त्यसै गरी अर्को साथी हुनुहुन्छ अजय पाण्डे सन्धि खर्क अर्घाखाँचीको साथी, उहाँ गोला प्रथाद्वारा चुनिनु भएको छ। बधाई छ दुवैलाई। धेरै साथीहरूले भन्नुहुन्छ हामी धेरैपटक एसएमएस पठाउँछौँ र पनि हामी विजेता हुन सकेका छैनौँ भनेर। हामी गोला प्रथाद्वारा विजेता घोषित गर्छौँ, त्यसैले हाम्रो हात भन्दा गोला प्रथाले जसले जो विजेता हुनुहुन्छ उहाँलाई नै हामी रिसर्च कार्ड स्पोन्सर गर्ने गर्छौँ। र हामी कार्यक्रमको अन्तमा छौँ। यो चिसो रातमा यतिन्जेलसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। अरू त के नै पो दिन सक्छु र यिनी धन्यवादका उपहारहरू बाहेक। र जो कार्यक्रम सुन्दा सुन्दै निदाउनु भयो भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनिदिनु। सँगसँगै पहिलोपटक सुन्नुहुने र अरूलाई पनि सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि विशेष आभारी छु। सँगसँगै कार्यक्रमलाई पृथक बनाउन फोन सम्पर्कमा आएर साथ दिनुभयो, कतिको फोनै लागेन होला, निराश नहुनुहोस्। एकपटक जित्नको लागि कति हो कति हारको सामना गर्नुपर्छ, त्यसैले अर्को हप्ता प्रयास गर्न नभुल्नुहोला। र तपाईँसँग साहित्यिक रचनाहरू छन् कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम नमेटिनी याद सामुदायिक रेडियो देउराली 101 MHz मीडिया चोक सन्धि खर्क अर्घाखाँची। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिनी याद DEURALI देउराली NAMETINE नमेटिनी YAD याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुषाल गजल सिङ्गर। र हामी भोलि फेसबुकमा पनि राख्नेछौँ यो कार्यक्रम, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि कार्यक्रम नमेटिने यादका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी विभिन्न ब्लगहरू deepsansar.blogspot.com, त्यसै गरी shalikram1@deepsansar.blogspot.com, त्यसै गरी shalikram1@blogspot.com पनि तपाईँ कार्यक्रम नमेटिने यादको यो श्रृङ्खला सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिपर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक विलियम सेक्सपियरको यो भनाइ छोड्दै म महेश विशाल पनि अर्को हप्तासम्मको लागि उजेर गर्न चाहन्छु। ईश्वरले तिमीलाई एउटा सुन्दर अनुहार दिएको छ, तर तिमी स्वयं आफैले आफ्नो अनुहारलाई अर्कै बनाउँदैछौ। प्रसिद्ध दार्शनिक विलियम सेक्सपियरको यो भनाइसँगै जान्छु। खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु, अर्को हप्ता मङ्गलबारको रात लिएर आउनेछु। नमस्कार।